छाया छ लाभने फुल तो दुनिया भोलि जाने दिदी छाया छ जति जति लड्किन्छ आँखा उति उति तर्किने यो दिमा जति जति लड्किन्छ आँखा उति उति तर्किने यो दिमा राति राति धड्कन्छ मोटु कति कति चर्किने यो मना आउ भनी गाउँछ टाढा जाउँ भनी बिछोटै माया छ गुनासो गरी के को माला यो मैले गुन्थेछु सधैँभरि गुनासो गरी के को माला यो मैले गुन्थेछु कसको प्रीति गरेर मैले रातैभरि तस्बिर खोदेछु आउ भनी गाउँछ टाढा जाउँ भनी बिछोटै माया छ लाउँ भनी फुलको तुमा जाने दिदी